बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल हेर्दा हेर्दै रातो मधुमास खोसियो लहेर हेर्दा हेर्दै रातो मधुमास खोसियो लहेर झुपडीको सहरबास खोसियो लहेर अभावमा बाँचेर जसले पसिना बगायो अभावमा बाँचेर जसले पसिना बगायो बदलामा उसैको गास खोसियो लहेर झुपडीको सहरबास खोसियो लहेर दुःखहरू पो कसरी बाँच्न सक्छन् अब दुःखहरू पो कसरी बाँच्न सक्छन् अब पसिनाको मूल्य खास खोसियो लहेर झुपडीको सहरबास खोसियो लहेर फूल र पातहरू नाच्न छोडिसके अचेल फूल र पातहरू नाच्न छोडिसके अचेल हो मन्द हावाको आभास खोसियो लहेर झुपडीको सहरबास खोसियो लहेर खोस्न अब के रह्यो र बाँकी उजाड छ दुनियाँ खोस्न अब के रह्यो र बाँकी उजाड छ दुनियाँ स्वतन्त्र चरीको आकाश खोसियो लहेर हेर्दा हेर्दै रातो मधुमास खोसियो लहेर झुपडीको सहरबास खोसियो लहेर धरानबाट पठाइएको स्पन्दन साइलाको यसै गजल वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रिप्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्रि उज्यालो 90 नेटवर्कको रात्रिप्रस्तुति बुलबुल अन्तर्गत आज शनिबारको साँझमा हामी तपाईँले पठाउनुभएका गजलहरूको वाचन गर्नेछौं। कार्यक्रमलाई सुरुवात गरौं यो एउटा सांगीतिक गजलबाट। हस्के बोला करो बुलाया करो हस्के बोला करो बुलाया करो हस्के बोला करो बुलाया करो आपका घर है आया जाया करो आपका घर है आया जाया करो हंस के बोला करो बुलाया करो मुस्कुराहट है हुस्न का जेवर मुस्कुराहट है हुस्न का जेवर मुस्कुराना न भूल जाकर मुस्कुराना न भूल जाया करो आपका घर है आया जाया करो हंस के बोला करो बुलाया करो से बढ़कर हसीन लगते हो हद से बढ़कर हसीन लगते हो हद से बढ़कर हसीन लगते हो झूठी कसमें जरूर खाया करो झूठी पसली जरूर खाया करो आपका घर आया जाया करो हंस के बोला सँगै बित्या त्यो जुनेली एकान्त र रात बोलाउन सँगै बित्या त्यो जुनेली एकान्त र रात बोलाउन अतीतका पलहरू र हाम्रो फोनका बात बोलाउन जुनी जुनी साथ दिनुहै भनिकन सम्झाउँथ्यौ जुनी जुनी साथ दिनुहै भनिकन सम्झाउँथ्यौ आज छाडी गयो प्रिय पाइन तिम्रो साथ बोलाउन अतीतका पलहरू र हाम्रो फोनका बात बोलाउन संसारलाई नै भुल्थे होला तिम्रो साथ हुन्थ्यो भने संसारलाई नै भुल्थे होला तिम्रो साथ हुन्थ्यो भने धेरै गाह्रो हुँदो रहेछ हृदयलाई घात पुलाउन अतीतका पलहरू र हाम्रो फोनका बात पुलाउन देख्यौ किन तिमीले कतै पैसा फल्ने बुटो त्यहाँ देख्यौ कि त तिमीले कतै पैसा फल्ने बुटो त्यहाँ तिमी उता सकिनौ नि गड्डी मुठो खात बुलाउन सँगै बित्या त्यो जुनेली एकान्त र रात बुलाउन अतीतका पलहरू र हाम्रो फोनका बात बुलाउन सूरज आचार्यको गजल थियो यो पत्र मार्फत प्राप्त भएको मैले यसलाई वाचन गरेर सुनाए बुलबुलमा अब अर्को गजल छ अभागी मुकेश बलिया आठ लम्की कैलालीका हाल मुम्बई रहँदै आउनुभएको छ उहाँको गजल यस्तो छ जुन दिन तिम्रो लागि ठिक हुन्छ जुन दिन तिम्रो लागि ठिक हुन्छ पर्ख त्यो दिन पनि नजिक हुन्छ बरपिपल रोपिएको हरेक स्थान बरपिपल रोपिएको हरेक स्थान भनिन्छ प्राय जसो शृङ्गारिक हुन्छ पर्ख त्यो दिन पनि नजिक हुन्छ तिमी गुलाब टिप्ने काम गर्दै नगर्नु तिमी गुलाब टिप्ने काम गर्दै नगर्नु उसलाई पनि पीडा अत्याधिक हुन्छ पर्ख त्यो दिन पनि नजिक हुन्छ उसले लेखेका प्रत्येक कथाहरूभित्र उसले लेखेका प्रत्येक कथाहरूभित्र एउटा दास हुन्छ अर्को मालिक हुन्छ पर्ख त्यो दिन पनि नजिक हुन्छ यी आँखाले मध्यराति देखेका सपना यी आँखाले मध्यराति देखेका सपना कि काल्पनिक हुन्छ कि वास्तविक हुन्छ जुन दिन तिम्रो लागि ठिक हुन्छ पर्ख त्यो दिन पनि नजिक हुन्छ अभागी मुकेशको यो गजल वाचनपछि एउटा सूचना छ बुलबुलमा आज गुलमेली सर्जकहरूको संयुक्त गजल संग्रह बीजारोपणको विमोचन हुँदैछ र त्यहाँ विभिन्न विशेष कार्यक्रम पनि हुँदैछ गजलको गुल्मीको तमघासमा हुँदै गरेको कार्यक्रम हो यो र 2071 साल वैशाख 27 गते शनिबार अर्थात् अर्को शनिबार हुने कार्यक्रम बिहान ठिक 11 बजे हुन्छ यो कार्यक्रम गुल्मी सदरमुकाम तमघासमा गजलकार बुन्द राणाको प्रमुख आतिथ्यमा हुने यो कार्यक्रममा बीजारोपणका सर्जकहरूले सम्पर्क गर्नुहुन्न भन्ने अनुरोध गर्नुभएको छ अशोकले उहाँको नम्बर सम्पर्क नम्बर राख्नुभएको छ 98573332 र 98023632161 सम्पर्क नम्बर एकपटक फेरि 98573332161 र 98026033261मा सम्पर्क गरेर बीजारोपणका सर्जकहरूले गुल्मेली सर्जकहरूले सम्पर्क गर्नुहोला यो विशेष गुल्मी सदरमुकाम तमघासमा बिहान 11 बजे 27 गते शनिबार वैशाखको 27 गते शनिबार हुने कार्यक्रमको लागि प्रसारण गरिएको सूचना हो अब बुलबुलमा आजको अर्को साङ्गीतिक गजल सोचों में गुम रहते हो कितने मदद बाद मिले हो لفظ ہیں تیز ہوا نے مجھ سے پوچھا تو ہوا کا فیکٹ تیز کا صرف ہوا کا نہیں تیز ہوا کا تیز ہوا نے مجھ سے پوچھا تیز ہوا نے مجھ سے پوچھا تیز ہوا نے مجھ سے پوچھا تیز ہوا نے مجھ سے پوچھا تیز ہوا نے مجھ سے پوچھا ریت پہ کیا لکھتے رہتے ہو ریت پہ کیا لکھتے رہتے کن سوچوں میں گم رہتے ہو مدت بعد ملے ہو کتنی مدت بعد ملے ہو کون سی بات ہے تم نے ایسی کون سی بات ہے تم نے ایسی کون سی بات ہے تم میں ایسی ایسی کون سی بات ہے کون سی بات ہے تم میں ایسی کون سی بات ہے تم میں ایسی اتنے اچھے کیوں لگتے اتنے اچھے کیوں لگتے ہو اتنے اچھے کیوں لگتے ہو کن سوچوں میں گم رہتے ہو مدت بعد ملے ہو اتنی مدت بعد ملے ہو مدت بعد ملے ہو اتنی مدت بعد ملے ہو کن سوچوں میں گم رہتے ہو اتنی مدت بعد ملے ہو ہم سے نہ پوچھو ہجر کے قصے ہم سے نہ پوچھو ہجر کے قصے نہ پوچھ ہم سے نہ پوچھو ہجر کے قصے ہم سے نہ پوچھو ہجر کے قصے اپنی کہو اب تم کیسے ہو اپنی کہو اب تم کیسے ہو किन सोचों में गुम रहते हो, कितनी मुद्दत बाद मिले हो, कितनी मुद्दत बाद मिले हो, किन सोचों में गुम रहते हो, कितनी मुद्दत बाद मिले हो। बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति। सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क। बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति। बुलबुल यो नसम्झनु जिन्दगी बनाउन आराम नै चाहिन्छ। यो नसम्झनु जिन्दगी बनाउन आराम नै चाहिन्छ, बरु स्वस्थ शरीरको लागि एउटा काम नै चाहिन्छ। तिमीले त्यति धेरै जुनकेरी बटुलेर के गर्छौ, तिमीले त्यति धेरै जुनकेरी बटुलेर के गर्छौ, यहाँ उज्यालो बनाउनलाई घाम नै चाहिन्छ, बरु स्वस्थ शरीरको लागि एउटा काम नै चाहिन्छ। छोरोको एकै वचनमा म गजल लेख्न छोडिदिएँ, छोरोको एकै वचनमा मैले गजल लेख्न छोडिदिएँ, बा प्राण धान्नलाई नाम होइन दाम नै चाहिन्छ, बरु स्वस्थ शरीरको लागि एउटा काम नै चाहिन्छ। तिमी सुन चाँदीमा सजिएर के पो गर्छौ आखिर, तिमी सुन चाँदीमा सजिएर के पो गर्छौ आखिर, हर साँझ बिहान जिन्दगी धान्न माम नै चाहिन्छ, बरु स्वस्थ शरीरको लागि एउटा काम नै चाहिन्छ। यो नसम्झनु जिन्दगी बनाउन आराम नै चाहिन्छ। बागलुङ मलमचार स्थायी निवास भई हाल बुटवल बहुमुखी क्याम्पस स्नातक तेस्रो वर्ष अध्ययनरत विष्णु के गौतमको गजल थियो यो, यसलाई वाचन गरेर सुनाए मैले। विष्णु के गौतमको गजलपछि मसँग अर्को एउटा गजल छ, सिन्धुपाल्चोक कालिका एकका बिएन ललितको। उहाँका काफीहरू मलाई निकै राम्रो लागेको छ यो गजलमा। उहाँले यसमा सीता, अस्मिता, गीता, चिता र सुनिता काफिया बनाउनु भएको छ। चार शेरको यो गजल छोटो मिटरमा छ, सुरु हुन्छ यसरी। छलकपट गरिए झैँ ती सीतामाथि, छलकपट गरिए झैँ ती सीतामाथि, प्रश्न उठ्छ यो देशको अस्मितामाथि, पृथ्वीमा सत्यता किन बिलाउँदैछ, पृथ्वीमा सत्यता किन बिलाउँदैछ, हिन्दूकै गिद्धे नजर छ गीतामाथि, प्रश्न उठ्छ यो देशको अस्मितामाथि, बाँचुन्जेल त्यो कविले केही पाएन, बाँचुन्जेल त्यो कविले केही पाएन, अहिले सम्मानको ओहिरो छ चितामाथि, प्रश्न उठ्छ यो देशको अस्मितामाथि, हिजो रिताको चित्कार सुनेथे आज, हिजो रिताको चित्कार सुनेथे आज, आक्रमण हुन सक्छ सुनितामाथि, प्रश्न उठ्छ यो देशको अस्मितामाथि, छलकपट गरिए झैँ ती सीतामाथि। बिएन ललितको गजलपछि अर्को एउटा गजल लेख्ने कोसिस छ, भावना पठाउनु भएको छ लीला सापकोटाले काभ्रे, उहाँको स्थायी निवास हाल चावेल काठमाडौँ बस्नुहुन्छ। उहाँको भाव राम्रो लाग्यो तर गजल बन्न सकेकै छैन यो, यसलाई मैले एउटा उदाहरणको लागि आजको कार्यक्रममा राखेको छु। सधैँ धाउँछ मन्दिरमा कुन्नी के माग्छ भन्छौ, सधैँ धाउँछ मन्दिरमा कुन्नी के माग्छ भन्छौ, तिमी बाहेक अरू कुनै चिज माग्या छैन, तिमीलाई आफ्नो ठान्ने मनले पराई ठान्या छैन, शङ्का गर्छौ व्यर्थ किन बोल्नुपर्छ सबैसँग, तिम्रो नाउँ लेख्या ठाउँमा अर्को नाउँ लेख्या छैन, तिमीलाई आफ्नो ठान्ने मनले पराई ठान्या छैन भनेर यसरी तीन तीन अक्षरको शेरहरू बनाउनु भएको छ, र शेर नै त नभनौँ यसलाई, शेर बन्न सकेको छैन, भावना बनेको छ। लीला सापकोटाजी तपाईँको भावना राम्रो छ, कृपया तपाईँले अरूका गजलहरू सुनेर वा पढेर अरू अध्ययन गर्नुभयो भने अझ राम्रो हुन्छ भन्ने सुझाव दिन चाहन्छु। अर्को एउटा गजल म्याग्दी रामचे तीन स्थायी निवास भई हाल म्याग्दी बेनी स्थित रेडियो म्याग्दी 104.4 मेगाहर्जमा कार्यरत कल्पना पूर्जाको गजल छ, उहाँको गजल यस्तो छ। पीड़ा जति एकातिर खन्याएर जिउँछु, पीड़ा जति एकातिर खन्याएर जिउँछु, तिम्रो जस्तै दरो मुटु बनाएर जिउँछु, तिम्रो बाटो छेकेर नि रुनु मात्रै रहेछ, तिम्रो बाटो छेकेर नि रुनु मात्रै रहेछ, दुःख सुख जस्तो पर्छ मनाएर जिउँछु, तिम्रो जस्तै दरो मुटु बनाएर जिउँछु, हाँसो तिमी आँसु तिमी भनेर नहुने, हाँसो तिमी आँसु तिमी भनेर नहुने, जाऊ आफ्नो बाटोमै बनाएर जिउँछु, शिरमाथि पर्यो भने अर्को जिम्मेवारी, शिरमाथि पर्यो भने अर्को जिम्मेवारी, भाग्छौ किन जीवन आफै थमाएर जिउँछु, पीडा जति एकातिर खन्याएर जिउँछु, तिम्रो जस्तै दरो मुटु बनाएर जिउँछु। रेडियो म्यागदेखि कल्पना पूर्जाको गजल थियो यो, यसलाई वाचन गरेर सुनाए मैले। अब एउटा फेरि साङ्गीतिक गजलको पालो भएको छ। तुमसे उल्फत के तकाज़े ना निभाए जाते, वरना हम तिम्रो विचार मलाई थाहा छ, तिम्रो विचार मलाई थाहा छ, र यो संसार मलाई थाहा छ। लिपपोत नगर्दा कस्तो थियो, लिपपोत नगर्दा कस्तो थियो, त्यो अनुहार मलाई थाहा छ र यो संसार मलाई थाहा छ। किन हरपल तिमी मर्छौ भन्छौ, किन हरपल तिमी मर्छु भन्छौ, बाँच्ने आधार मलाई थाहा छ र यो संसार मलाई थाहा छ। झुटो प्रेम गर्नेहरूको जिन्दगी, झुटो प्रेम गर्नेहरूको जिन्दगी हुन्छ बेकार मलाई थाहा छ। तिम्रो विचार मलाई थाहा छ र यो संसार मलाई थाहा छ। रूपन्देही देवदहका युवराज लामिछाने प्रदीपको गजल थियो यो। अब अर्को एउटा गजल छ, बाबिया चौर सुर्खेत स्थायी निवास भई हाल मुम्बई रहँदै आउनुभएका कमल जलन आँसुको गजल। लुटी लग्यो प्राण प्यार आफ्नै भन्नेले, लुटी लग्यो प्राण प्यार आफ्नै भन्नेले, के गर्यो के गरेन यार आफ्नै भन्नेले, के भनेर चित्त बुझाउँ भन्नुहोस् न हजुर, के भनेर चित्त बुझाउँ भन्नुहोस् न हजुर, नसुनेपछि हार गुहार आफ्नै भन्नेले, के गर्यो के गरेन यार आफ्नै भन्नेले, तिम्रो दुःख मेरो दुःख एउटै हो नि भन्थ्यो, तिम्रो दुःख मेरो दुःख एउटै हो नि भन्थ्यो, फेरिसक्यो अहिले विचार आफ्नै भन्नेले, के गर्यो के गरेन यार आफ्नै भन्नेले, कति रोएँ कति कराएँ कति बगे आँसु, कति रोएँ कति कराएँ कति बगे आँसु, हेरी छोड्यो गरेन उद्धार आफ्नै भन्नेले, लुटी लग्यो प्राण प्यार आफ्नै भन्नेले, के गर्यो के गरेन यार आफ्नै भन्नेले। अब एउटा गजल पोखराका आवास भाइको छ, उहाँले नाम नै आवास भाइ राख्नु भएको छ, पोखरा हेम्जा उहाँको ठेगाना, पोखरा विश्वविद्यालयमा तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ। बन्दकी राखेर मुटु हिफाजत नहुँदो रहेछ, बन्दकी राखेर मुटु हिफाजत नहुँदो रहेछ, फाटेपछि तालिएन दुरुस्तै मर्मत नहुँदो रहेछ, कब्जा गरियो यसरी कुनै शर्तमा छोडिन्न रे, कब्जा गरियो यसरी कुनै शर्तमा छोडिन्न रे, नजरबन्दी बनाइयो अह जमानत नहुँदो रहेछ, फाटेपछि टालिएन दुरुस्तै मर्मत नहुँदो रहेछ, कस्तो दोधार न सम्झौता हुन्छ न बहिष्कार, कस्तो दोधार न सम्झौता हुन्छ न बहिष्कार, आफ्नै भनी खोज्नलाई प्रेम जफत नहुँदो रहेछ, फाटेपछि टालिएन दुरुस्तै मर्मत नहुँदो रहेछ, रोगीलाई अस्पताल छन् हत्यारालाई कारागार, रोगीलाई अस्पताल छन् हत्यारालाई कारागार, मन चोर्नेलाई उजुरी दिने अदालत नहुँदो रहेछ, बन्दकी राखेर मुटु हिफाजत नहुँदो रहेछ, फाटेपछि टालिएन दुरुस्तै मर्मत नहुँदो रहेछ। पोखरा विश्वविद्यालयमा तेस्रो वर्ष अध्ययनरत पोखरा हेमजाका आवास भाइको यो गजलपछि अब अर्को एउटा साङ्गीतिक गजल। Oh, हवस् त यिनै साङ्गीतिक गजलहरू र तपाईँका गजलहरूको वाचन सँगसँगै आज शनिबारको बुलबुलबाट हामी बिदा हुने तर्खरमा छौँ। आउने बुधबार हामी गोर्खाका गणेश भट्ट अणुलाई लिएर आउनेछौँ। उहाँका गजलहरू र उहाँको कुराकानीहरूको प्रस्तुति बुधबारको बुलबुलमा रहनेछ। जाँदा जाँदै हाम्रो पत्राचार ठेगाना कार्यक्रम बुलबुल पोस्ट बक्स नम्बर 6469 काठमाडौँ नेपाल। इमेल ठेगाना bulbul@unn.com.np। बुधबारसम्मका लागि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे विदा माग्दैछौँ। जाँदा जाँदै दाङ देउखुरी स्थायी निवास भई हाल दुहा कतार रहँदै आउनुभएका एसपी माथवरको गजल वाचन गर्दै विदा हुन्छौँ। जित्नलाई सकेँ सकिन दिल हजुरको, जित्नलाई सकेँ सकिन दिल हजुरको, पीडा भन्नुस् फालिदिन्छु खिल हजुरको, यत्र तत्र सर्वत्र धाउनुहुन्छ र कति, यत्र तत्र सर्वत्र धाउनुहुन्छ र कति, फर्की हेर्नुहोस् मै हो कि मन्जिल हजुरको, पीडा भन्नुस् फालिदिन्छु खिल हजुरको, ढुक्क हुनु न्याय हजुरकै पक्षमा हुन्छ, ढुक्क हुनु न्याय हजुरकै पक्षमा हुन्छ, एकतर्फी देखिने महफिल हजुरको, पीडा भन्नुस् फालिदिन्छु खिल हजुरको, साउनीले आज भट्टी छिर्न नै दिइन, साउनीले आज भट्टी छिर्न नै दिइन, भनी तिर्नुस् म तैँले पुरानो बिल हजुरको, पीडा भन्नुस् फालिदिन्छु खिल हजुरको, वर्षौँ भइगो निष्ठुरीले सम्बन्ध तोडेको, वर्षौँ भइगो निष्ठुरीले सम्बन्ध तोडेको, आँखा किन अझै नै टिलपिल हजुरको, जित्नलाई सके सकिन दिल हजुरको, पीडा भन्नुस् पालिदिन्छु खिल हजुरको। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।